www.attabligh.com, the reviver of Iman. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا كتب كما كتب عليكم الصيام يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. دوستو مزور عزیزو ان شاء الله رمضان کے متعلق روزوں کے متعلق بیان کرنا نہیں ہے بلکہ ہر دن کے شعبے کے متعلق کچھ نہ کچھ بات کی جائے گی تاکہ مسلمانوں پر ظاہر ہو کہ ہمارا دین یہ ہے, ہمارا دین کیا چاہتا ہے, ہم سے کس چیز کا مطالبہ کرتا ہے, اس کو ہم سب کو اس کو پیش نظر رکھنا چاہیے. اللہ تعالیٰ نے ہم کو کس لیے پیدا کیا, ہم سے کیا چاہتا ہے, نبی اکرم صلی اللہ علیہ وسلم کس لیے مبعوث ہوئے, انہوں نے کیا تعلیم دی, یہ سب چیزیں مباحث, بہت سے مباحث ہیں. اللہ تعالیٰ ہم سب کو سمجھنے کی طور پر ہمارے علماء جو کتابیں لکھی ہیں حدیث کی ہو یا پھر اسے اسی کی تشریح ہے, کتاب اللہ کی سنت رسول اللہ کی تشریحات ہے, اور اللہ تعالیٰ کے مرضیات کو بتایا گیا کہ یہ مرضی ہے تم کو جو بھیجا ہے اللہ تعالیٰ نے, جی وہی نہیں لب و لاتائل کام نہیں کیا اللہ نے, بلکہ نہایت ضروری, بلکہ اللہ تعالیٰ کے لیے کا کہا جائے واجب کام فرمائے, ان کا ایک اللہ تعالیٰ کا منشا پورا کرنے کے لیے نبی اکرم صلی اللہ علیہ وسلم بھی ہے. اس طرح پر ہم کو آپ کو اللہ کے مرضیات کو معلوم کرنا چاہیے, انہیں مرضیات میں سے قرآن پاک کو بھیجا ہے, اور انہیں مرضیات میں سے یہ ہے اللہ تعالیٰ نے کچھ اعمال کو ہمارے پاس فرض کرا دیا ہے, اسی میں سے لا الہ الا اللہ محمد رسول اللہ, اسی میں ایک سوم بھی ہے, اسی مجھے بیان کرنا چاہتا ہوں, اسی کو سننے کے لیے تشریف لائے. تم ایمان میں بھی ہو گئی ہے, طبیعت بھی نرم ہے, میں کو مختصر سنا ہوں, اللہ تعالیٰ یہ تھوڑے بھی زیادہ فرما دے, اور ہم کو یہ کتاب صحائف معرفت ہے, بہت بڑے بزرگ کی کتاب ہے لیکن زیادہ مشہور نہیں ہے, یہ ہمارے کو تو کھانے میں کسی نے دے دیا تھا تو ہم نے اس کو پڑھا, یہاں بھی سنایا ہے, بہت لوگوں نے پسند کیا, یہ کتاب مشہور نہیں, پھر میں نے کہا کہ آج اس سے کچھ سلا دوں سلا لگتا ہے جو مناسب ہوا سناتا رہوں گا. فصل اول روزے کے بیان میں, پہلے روزے کے شروع کیا جائے, فصل اول روزے کے بیان میں معلوم ہونا چاہیے کہ روزہ کے تین قسم ہیں, معلوم ہونا چاہیے کہ روزے کے تین قسم ہیں. پہلا صوم عام ہے, عام لوگ روزہ ہے, اس میں بھی ترتیب ہے, اندازہ دیکھیے جماعت ہے اعلیٰ درجے کی ہے, اسے بڑھنے ایمان کا درجی ہے, اس طرح کسی روزے کے بارے فرمان ہے, معلوم ہونا چاہیے کہ روزے کے تین قسم ہیں. پہلا صوم عام ہے, عام روزہ اس کو بھی روزہ کہتے ہیں, یہ وہ خاص روزہ نہیں ہے, عام روزہ ہے, عام میں بھی تفاوت ہے, فرق पहला सौवें आम है, उसके माने हैं इस नियत के साथ कि मैं अल्लाह पाक के खुशरू के लिए रोजा रखता हूँ। या ऐसा तो कहना ही होगा, ऐसा कहना होगा कि हम जो भूख प्यार बर्दाश्त करेंगे तो इसलिए कि अल्लाह राजी हो जाए, ऐसा सुकुमार हो गया, ये नियत होनी चाहिए। अल्लाह ताला ने रोजा जो फर्ज किया है उससे ये चाहा है कि इसको इसके हक को अदा करके मेरी रजा हासिल करें। पहला सौवें आम है जिसके माने हैं इस नियत के साथ कि मैं अल्लाह पाक के खुशनूदी के लिए रोजा रखता हूँ। ये कहेंगे तब तो होगा, ये उठाएंगे तब तो होगा। बाद देखा मैंने कि नमाजों को माना जाता है कि कैसे सामने ने लिखा है बेहतर ये कि नियत जबान से नहीं करो, वो तो कर्म से अगर नियत कर लिया तो हो जाएगा, लेकिन बेहतर यह है कि उसमें जबान से लिखा है, क्योंकि बाद में दिल वापस जाता है, समझ गया कि हमने नियत कर लिया क्या नमाजी नहीं होगी। मैंने कुछ सुना अंदर से माशाला साहब से सुना थाली कभी कभी नियत बांधे फिर हुआ नियत बांधते थे तो इसी पर मिसाल यह रहती है कि हजरत को कुछ नियत में कुछ खुद बांधे होगा कि हजरत नहीं कर, ये मुझे आज बयान किया मैंने सुना कई बार गई मैंने फरमाते थे कि हजरत को इतना एहतमाम होता था नियत से दूसरी का कि बाद में नियत बांध लेते थे, हम सब बांध लिया फिर वह तो फिर बांधते थे। ये बड़ा रहा था मैंने देखा, हाँ जो देखा होता ही रहता है, दो आदमी दो है कि दलील है मुसलमान इसी ये भी मालूम होता है कि खवाज को भी कुछ जहूर हो जाता है, खवाज को भी नियत बांधा फिर हमने खुद देखा है। अगर ये शुभ होता है हमने नियत सही बांधी ही नहीं, हमारा दिल हाजिर रहा या नहीं एक जबान तो दिखा रही है, लेकिन दिल भी हमारा हाजिर रहा कि नहीं, जब इसलिए शुभ होगा फैसले तो बार बार www.attableek.com The Reviver of Iman जिसके माने हैं इस नियत के साथ मैं अल्लाह पाक की खुशनूदी के लिए रोजा रखता हूँ। मुझे गौर कीजिए तो अपने अंदर इस मामले में भी कोताही करेंगे, जबान से कह लेते हैं सारे हिसाब लिखा है कि नियत करो, नियत कर लोगे तो समाप्त हो जाएगी, ये बेहतर यह है कि नियत के अभाव भी कब कर लो, क्योंकि इस जमाने में ज्यादा जरूरी यही है। उमूमन जहन इधर तक मुंतशिर रहता है, मान देता है तो पता चलता है क्या होने वाला है क्या नहीं किया है, इस बराबर नियत की दृष्टि की। मैंने खुद बराबर रहा था देखा बताया नहीं, नियत खड़े होते थे फिर नियत बांध लेते थे तो ख्याल होता था कि चलो जिससे हम लोग कभी कभी जहूर होता है मौलाना लोगों को बड़े बड़े लोगों को भी हो जाता है होता है। अल्लाह ताला हम सब लोगों को खुशू के साथ खुदू के साथ नमाज पढ़ने की तौफीक दे, नियम बहुत बड़ी चीज है। मालूम होना चाहिए सही बनेगा ना, मालूम होना चाहिए कि रोजा के तीन किस्में हैं। पहला सौ में आम है, सौ माने रोजा है, आम रोजा है जिसके माने हैं इस नियत के साथ कि मैं अल्लाह पाक के खुशनूदी के लिए रोजा रखता हूँ। कोई ये नहीं कि हमको कोई रोजेदार कहे, हमको कोई बुजुर्ग कहे, हमको कोई मुत्तकी कहे, ये नहीं, सिर्फ नियत ये हो कि हम अल्लाह के रजा के लिए हम अपना खाना पानी छोड़ते हैं, ये मैं साफ कह देंगे, अल्लाह के रजा के लिए खुशनूदी के लिए अपना खाना पानी भी बच्चों को छोड़ते हैं, क्यों, ताकि अल्लाह राजी हो जाए। असल नियत यही है जिसके माने इस नियत के साथ मैं अल्लाह पाक की खुशनूदी के लिए रोजा रखता हूँ। अव्वल फजर से लेकर गुरु के आफ्ताब तक खाने पीने और अल्लाह नफसाने से खुद को अलग रखना और मुकम्मल परहेज करना ये रोजा है। वो मुनि हमें बेनियाद मुनीम है और मोहताज नहीं है, बाद में देते हैं रुपया पैसा देते हैं लेकिन खुद भी उसे चाहते हैं, उससे खुद भी चाहते हैं, लेकिन अल्लाह जो देता है वो कुछ चाहता नहीं है, तो हमको भी दो बड़े से बादशाह हो अजीर हो सब लोग करते हैं, कहीं कुछ ना दिया भाई कि चीज इसकी लड़ेस मिल जाएगी हम इसमें चीज जाएंगे कुछ कुछ कहता है कि अल्लाह की लादी है उसकी कोई गुरु नहीं। अल्लाह ताला मुन में हकीकी है, मुनिम है, हकीकी मुनिम है वो अल्लाह समझ वो बेरियाज है। قل هو الله احد اللہ ایک ہے یہ توحید کی ایک بات اللہ اس کے بعد دوسری چیز کیا اللہ اس میں بھی نیا ہے کسی کو محتاج نہیں اللہ تعالیٰ پہلا سورہ عام ہے جس کے معنی ہے اس نیت کے ساتھ میں اللہ پاک کے خوشنودی کے لیے روزہ رکھتا ہوں خوشنودی والے خوشی کہتے غیر سے دریا نہیں ہے روزہ رکھتا اول فجر سے لے کر غروب آفتاب کھانے پینے اور سزا آسانی سے خود کو الگ رکھنا اور مکمل پرہیز کرنا یہ روزہ ہے کھانے پینے کے ساتھ روزہ میں خوشنودی کے لیے روزہ رکھتا ہوں اول فجر سے فجر کے اول سے غروب آفتاب پر کھانے پینے اور اللہ نفسانی سے خود کو الگ رکھنا اور مکمل پرہیز کرنا ہے وہ منی میں بے نیاز مقرر بند نواز اردو بھی بول رہا ہے وہ منی میں بے نیاز اور مقرر بند نواز قرآن مجید میں اس صحیفے کے لیے لطیفتاً اعزاز ہے یہ قرآن اس صحیفے کے لیے بیان پہلا بیان ہو پاتا ہے یا الذین آمنوا کچھ بارے کچھ روز نہیں ہے روزے کی اتنی اہمیت ہے کہ اللہ تعالیٰ سننے پر وہ منی میں بے نیاز مقرم بند نواز کیا فرماتا ہے کچھ بارے کچھ سلام اے ایمان والو تمہارے روزے دیکھے دیکھے گئے پھٹ کے گئے تو لکھے گئے پھٹ گئے اے منی میں اے ایمان والو تمہارے لیے روزے پھل دیکھے گئے یعنی تم پر ماہ رمضان المبارک میں روزہ رکھنا فرض کیا گیا ہے یعنی تم پر ماہ رمضان المبارک میں روزہ رکھنا فرض کیا گیا ہے اور اس دن کی پہلے بھی تم پر واجب ہو گئی ہے اور اللہ پاک کے اس کرم پر غور کرو کہ اس بات کو اس کو الیک یعنی دوشتشت کہا گیا ہے جس کے معنی لکھا گیا ہے یہ نہیں کہا کہ میں نے لکھا کیونکہ ایک قربت کی چیز تھی میں نے لکھا نہیں لکھا گیا ضروری تھا یہ فرض کرنا ضروری تھا لیکن یہ نہیں اللہ نے کہا کہ کتب تو کہا کوئی مجبور کسی کا ہے مجبور ہے جس میں فال مخصوص رکھا جاتا ہے وہ کسی کی طرح پہنچا جاتا ہے یہاں اللہ تعالیٰ نے رائے کے رحمت سے فرمایا کہ تم پر روزہ فرض کیا گیا یہ نہیں کہا میں نے روزہ فرض کیا اس نے تحقیقات اللہ اپنے بندوں سے بھی اللہ نے بتایا یا آئیے لے لیا عام آدمی کچھ بارک مسلم اے ایمان والو تمہارے روزے لکھے گئے فرض کیے گئے اے ایمان والو تمہارے روزے فرض کیے گئے یعنی تم پر ماہ رمضان مبارک میں روزہ رکھنا فرض کیا گیا ہے یہ کس کی طرح سے سمجھا ہے اردو کے پاس ہے اس حکم کی پیروی تم پر واجب ہو گئی اس حکم کی پیروی تم پر واجب ہو گئی اور اللہ پاک کے اس کرم پر غور کرو اس بات کو کہ کوتبہ یعنی نوشتہ کہا گیا ہے لیکن معنی لکھا گیا ہے یہ نہیں کہا کہ میں نے لکھا اللہ تعالیٰ یہاں میں نے ہم لوگ کے نام میں نے کہا ہے میں نے اللہ میں نے نہیں کہا میں نے کتب تو نہیں کہا کوئی والی یہ کتب تو میں حاکمانہ انداز ہے اللہ حاکم ہے کوئی انداز ہی بجائے اسے ہمارے اندر راج صاحب رحمۃ اللہ صاحب رحمۃ اللہ علیہ بہت کچھ اتارتے تھے ایک دفعہ ہم میں سے کسی کو لیا کہ خط یہ اس کا جواب نہیں دو دلی چلے گئے میں بھی تھا حضرت کا معاملہ تو حضرت کا معمول یہ تھا کہ لکھتے تھے حضرت کی خیریت میں چاہتا ہوں تو فرماتے تھے الحمدللہ بخیریت ہوں یہ لکھتے تھے ہم میں سے کسی نے کہا کہ الحمدللہ میں بخیریت ہوں میں کیوں بڑھایا خط لکھنے کا ڈھنگ بڑھایا اسی لیے خط لکھواتا تم لوگوں سے تاکہ تم لوگ خط لکھنے کا ادب آ جائے دلی ہمارے بھائی تھے ہمیشہ ادب چاہے سو خط لکھے الحمد للہ بخیریت بس الحمد للہ انہوں نے لکھ دیا کیا الحمد للہ میں بخیریت ہوں کہا میں کیوں لکھا کاٹو اس کو الحمد للہ بخیریت ہوں کافی بات میں جو ان پر مر مٹا ناچے ہو کیا بھیا اس کی طرح اتنی سنجیدگی اتنی لطافت اس کے در اپنی ذلت کا اظہار کہ میں کچھ نہیں ہوں یہ ہے میرا اعزاز کہ میں کچھ بھی نہیں ہوں یہ باب محمد مدر شیر یہ ہے میرا اعزاز کہ میں کچھ بھی نہیں ہوں جن کچھ نہ ہونا کچھ ہونا میرا ذلت و خواری کا سبب ہے वो छोड़ना मेरा मैं अपने होना बताते हैं कि होना नहीं बुरा है तो होने का वो होना दावा होना ये है कुछ होना मेरा जिद्द तो खाने का सबब है ये है मेरा एहसास तुम्हें कुछ भी नहीं मोहम्मद का हर जगह पानी खास क्या मरीजा बहुत कहते थे हर कोई बोली मोहम्मद अहमद ऐसा जो तुम्हें अपने को इस तरह मिटाया आप जो गरीसा फुटपुरी फुटवाते थे हर कोई ऐसा जैसे मोहम्मद अहमद ऐसे मोहम्मद अहमद ऐसा तो असल चीज मैं जो उन पर मर बैठा नाचे तो क्या मिलना किया एक मुझे सौदा था दुनिया भर का सौदा ही थे मैं जो उन पर मर बेटा मार मैं जो उन पर मर बेटा नाचे तो क्या मिलना किया एक मुझे सौदा था दुनिया भर का सौदा ही थे अल्लाह ताला हम सब लोगों को अपनी हकीकत समझने की तौफीक हम क्या है कोई बादशाह जा रहा था बादशाह करा रहा बता अकर्ता हो जा रहा था एक बुजुर्ग ने कहा बहुत अभी पीछे है मोहम्मद अहमद साहब ने अकर्ता हो जा रहा था कहा ए बच्चे ऐसी चार अल्लाह को पसंद नहीं है उन बुजुर्ग ने कहा हमने कई मदद से मोहम्मद क्योंकि वो भी ऐसी फानी थे मुझे हमने कुछ समझते ही नहीं कहा ए बच्चे ऐसे मच्छर ये चार अल्लाह को पसंद नहीं है असर के चल रहा है कहा तुम तब उसे कहा तुम जानते मैं कौन हूँ कहा मैं जानता हूँ तुम नुस्बे ना हो दो अब चुप हो बादशाह क्या हैसियत है तुम्हारी ये हैसियत है कि जो तुम्हारी हकीकत सब जान रहे तो सबसे बड़ी चीज अपने को नेश करना नेश करना नहीं नेश समझना ये है गलती क्योंकि रोजा में प्याज के तक ये भी एक खास नुकसान है क्योंकि रोजा में एक खिलाफ आम जैसे मिलती भी नहीं हमारे को तो खाए में इसी खिलाफ बहुत मिल जाती है किसी को एक आदमी लेके जा रहा था खुदा मैंने उसे कहा कि कौन सी किताब हमारे को दुकान से लेके जा रहा था मैं कौन किताब है ये जगह मैंने बहुत अहम किताब है चुका हमको मालूम ही नहीं था हमारे को दुकान में किताब है खैर उसका एहसान है कि उसे दे दिया फौरन उसी समय पूरी किताब देखिए कोई तस्वर हाँ वो इसी किताब तुमने देखी कभी छप पे आएगी तो देखिएगा जो हमारे कुछ उखाने में ऐसी ऐसी किताबें हैं खुद राधे साहब ने कहा कि बहुत सी किताबें यहाँ ऐसी हैं जो हमारे कुछ उखाने में नहीं नजर कुछ उखाने खुद उन्होंने कहा हम लिखा भी है वाजिद साहब ने लिखा है उन्होंने भी लिखा शायद मोहम्मद ज्ञान ने भी लिखा अल्लाह ताला ने किताबों का अंबार हमको किताब का बहुत शौक था अच्छा खरीदने का कभी तीन आने की कोई किताब निकलती थी कभी चार आने की किसी तरह जमा करके तीन चार आना खरीद लेते थे चाहे पचासों है जो तीन आने किताबें हमारे को दुकान में तीन आना जानते हैं नहीं तीन आने किताब चार आने किताब और मंगाते थे हमें इलाहाबाद हम लोग रहते चार नंबर जो किताबें मिलती थी इलाहाबाद जो आता जाता तो है ही किताब हमारी देते हैं बहुत सी किताबें देखी बस क्योंकि रोजे में प्यास की तकलीफ और भूख की मशक्कत इसलिए बारी ताला ने पसंद नहीं फरमाया इस तारीख को अपने से महसूस करे कि मैंने रोजा रखा सदा भी तकल उसमें जबकि वो खुद मुतकबिर है तकबूर उसके अंदर है सारे तकबूर है उसके अंदर अपने को उन्होंने ये भी नहीं कहा कि मैं ये हूं क्योंकि रोजा प्यास की तकलीफ और भूख की मशक्कत है इन्हें बारी ताला ने यह पसंद नहीं किया इस तारीख को अपनी रिश्वत दे कि मैंने तुम पर रोजा फर्ज किया ये नहीं कहा लेकिन जब अपनी शान रहमत और मफरत को जाहिर करना चाहा तो वाजे लुत्फ करम के साथ फरमाया कहते हुए रब्बुकुम अर-रहीम रहमान जब ये कहना हुआ हमने मेहरबानी किया तो कहते हुए रब्बुकुम कर दिया शान रब ने वहां क्या मनसूख कर मजबूर थे मजबूर में मजबूत जैसे कहते हैं जिसका फायदा काम मफी होता है हमने रहमत अवर को अपने जीवन कतब रब को वाला नब से रहा तुम्हारे रब ने रहमत को अपने ऊपर लाजिम फरमा लिया और मफरत को अपने जिम्मे ले लिया जब तू अपनी कमजोरी और शिथिल रोग के बावजूद इस हुक्म को बजा लाया تو جو جو ہری لکھا گیا تو کیا اللہ جل شانہ اپنے فضل و کرم اور جلال اور جمال عزت کا جو اپنے لکھا اپنے اوپر لازم فرمایا وہ اسے پورا نہیں کرے گا. جب تم بندے ہو ناگار ہو تم کو لگتی ہے پیار لگتی ہے سب کچھ اس کے باوجود تمہیں تسلیم کر لیا کہ ہم خدا کے ساتھ سلموں ہیں ہمیں کھائیں گے پیئیں گے سدا نعمتیں رکھی جاتی ہیں ہمارے بڑے اچھے وہاں مولانا صاحب تھے اس کو بہت پیار کرتے دیکھو مولانا امنیت کی کتنی شکایت ہوتی ہے بھوک لگی ہوئی ہے پیاس لگی ہوئی ہے کھانا موجود ہے اچھے اچھے پھل ہے یہ کھاتا نہیں اس کو شاید یعنی اللہ تعالیٰ کی اور انتہائی پرانی کہ اللہ سب کچھ موجود ہے بھوک بھی ہے پیاس بھی ہے لیکن اس کے باوجود اہم بھی کھاتا نہیں خود اس کی کمائی ہے ہاتھ نہیں بڑھا سکتا کیونکہ یہ اس میں انتہائی کیا ہے اللہ تعالیٰ کے سامنے اپنے کو جھکا دے رہا ہے اس کو موقع جاتا ہے اللہ کے بارہ اس مہینے وہ کیا اللہ جل شانہ نے اپنے فضل و کرم اور جمال و جلال عزت کی بیائی کے ساتھ جو اپنے نے لکھا ہے اور اپنے پر لازم فرمایا ہے وہ اسے پورا نہیں کرے گا جبکہ وہ کرنے پر ہر طرف ہنر رکھتا ہے. جب میرا بندہ بھوک پیاس لگتی ہے پریشان ہوتا ہے تب بھی اس پر جو حکم کیا گیا ادا کرتا ہے اور مجھے تو دینے میں کچھ بھی کلفت نہیں تو کیا میں اس سے کمی کروں گا اور اپنے لطف و کرم سے تیری بخشی نہیں فرمائے گا اور تجھے بھائی بھائی جگہ نہیں دے گا تو سب پر قادر ہے ہر آدمی بھی چاہے جنت دے دے اور اتنی نعمتوں سے نواز دے پھر یہ سب پرواہ ہے. اس مہینے کے ہر مقدس شب میں جبکہ سورج جو ستاروں کا شہنشاہ ہے جا کر کالے مغربی میں چھپ جاتا ہے اور رات ظلمت شب کے پردے اور اطراف عالم کو چھوڑ جاتی ہے تو اس سے پہلے کی صبح ہو اور اپنے جمال جلال آرا سے عالم کو بقد نور وہاں سے بارگاہ الہی کا مقرر فرشتہ لگاتا ہے ہر بھی مستفر سب سو گئے لیکن وہ مستفر ہے ہر کوئی استغفار کرنے والا ہے ہر کوئی گناہ گاروں کو معافی چاہنے والا ہے کہ لوگ کے گناہ معاف کر دیے جائیں. ہر بھی طائب یا کوئی طائب ہے جو ہمارے طرف دور ہوتا ہے اس طریقے سے آواز نکالی جاتی ہے مگر اللہ تعالیٰ کا ہے دور و سکا عام ہی ہے ہر طرح ہے اللہ تعالیٰ ہم لوگوں کو اس نعمت کی قدر کرنے کی توفیق مولانا فرمائے کہ اللہ تعالیٰ نے ہم کو صحت دیا ہے عافیت دیا ہے روزہ ہے ضرور کلفت ہوتی ہے لیکن اس کلفت کو برداشت کرنا اور اس کو یہ باہنا بہت بڑی بات ہے. آپ اللہ تشریف آتے ہیں میں بھی آیا ہوں سفری سے آیا ہوں اللہ تعالیٰ مجھے بھی اس کلفت کی اور تکلیف کی اللہ تعالیٰ اجرت اور مزدوری سے نوازے اور آپ لوگوں کو دیکھ تو خالی خوشی بہت زیادہ ہوں میرے دل میں تھا بھی نہیں کہ ذرا مجھے بیان کرنا ہے لیکن بیان کیا اور ان شاء اللہ علی بیان ہوتا رہے گا اس میں خود بھی سکا ہوں بس کرتا ہوں میری صحت کے لیے بھی دعا فرمائیے اور بہت سے حالات سبھی کو پیش آتے رہتے ہیں ان حالات میں ہم لوگوں کو سب عزت افزائی اور تمام جو چیزیں آ سکتی ہیں وہ نہ آئے آپ تو بلا سے سب سے مقبول ہے بیماریاں بھی مجھ کو بھی ہیں سبھی ساس مقبول نہیں بنا پر میں اپنی صحت کے لیے ظاہری بات میں صحت کے لیے دعا کا طالب ہوں. اللہ نے چاہا تو پورے رمضان میں رہوں گا اور آپ لوگوں کو سنتا سناتا رہوں گا جو بھی صورت ہوں گی اللہ تعالیٰ سے فی الحال دعا کریے پھر کر جائیے ان شاء اللہ. اللهم صل على سيدنا محمد وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا. اللهم إني أسألك خير هذا الشهر فتحه ونشره ونوره وبركته وله يا الله اس مہینے کی برکات سے قیود سے ہم سب کو محروم نہ فرمائیے ہم میں سے کسی کو محروم نہ فرمائیے. اللہ تعالیٰ ہم ہاتھ پھیلائے ہوئے ہیں دل سے آواز کا اندازہ کر رہے ہیں کہ اللہ اپنے فضل و کرم سے رمضان شریف بہت سے برکات لے کے آیا ہے ان کی برکتوں سے ہم کو محروم نہ فرمائیے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین بحرمت سید نبی کریم صلی اللہ تعالی علیہ وسلم. لا الہ الا اللہ.